भेन्सर पुरै प्राप्त गरिसकेको के छ? Look at the washboard has got black face on it. Please listen. सबभन्दा पहिले यस्तो क्वेसन आयो, क्वेसन यो जहिले आयो विकासमा राज्य र राज्य बाहेक निकायको भूमिका जहिले क्वेसन आउँछ त्यसको विषय प्रवेश गर्नु पर्यो कि परेन पर्यो भने के लेख्नु? विकास भनेको यो टपिकको लागि के हो? विकास भनेको बहुआयामी के हो प्रक्रिया? त्यसमा बहुपक्ष र बहुपात्रको के हुन्छ? संलग्नता हुन्छ। यो कुनै एक पक्षको एक्लो प्रयासबाट सम्भव हुँदैन। त्यसमा त्यसैले यसमा राज्य र राज्य बाहेक निकायहरूको संलग्नता हुन्छ र तिनीहरूको भूमिका के हुन्छ? पृथक पृथक हुन्छ, जुन यस प्रकार छ। मुखमा कलम नटोकि बस्न नसक्ने अवस्था हो। हेर हालत, हेर तिमीहरूको यति नोबेल कोरोनाको अवस्था छ हो। एक त मास्क लगाउनु पर्ने, एक प्याराग्राफमा मैले बोलिसकेँ, पाँच सातवटा सेन्टेन्स के बोले? विकास बहुआयामी के हो? यसमा बहुपात्र र बहुपक्षको संलग्नता हुन्छ। यो कुनै एक पक्षको एक्लो प्रयासबाट सम्भव हुँदैन। यसर्थ यसमा राज्य र राज्य बाहेक निजी क्षेत्र, सहकारी क्षेत्र, गैर सरकारी क्षेत्र, नागरिक समाज, सामुदायिक क्षेत्र, अन्तर्राष्ट्रिय क्षेत्र र दात्री निकायहरूको संलग्नता हुन्छ र यिनीहरूको पृथक पृथक के भएको हुन्छ? भूमिका रहेको हुन्छ, जुन यस प्रकार छ। जुन के प्रकार छ? यस प्रकार छ। नम्बर क, राज्य। राज्य भनेको के हो? सार्वजनिक निकाय, सार्वजनिक निकाय। सार्वजनिक निकाय भनेको के हो? के चाहिँ सार्वजनिक निकाय भन्छ? सरकारको लगानी, स्वामित्व र नेतृत्वद्वारा सञ्चालनमा रहेको सार्वजनिक संस्था, संगठन, संरचनाहरू नै के हो? सार्वजनिक निकाय हो। यसले विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दछ र यसको प्रमुख भूमिका रहेको हुन्छ, जुन यस प्रकार छ। सबैभन्दा पहिलो भूमिका के हो? फोर्टीको निर्माण गर्ने। फोर्टी भनेको पोलिसी, प्लान, प्रोग्राम एन्ड प्रोजेक्ट देखिन्छ हो, दुधा गुलीवाला होइन हो। यसमा राज्यको भूमिका, पहिलो भूमिका के हो? फोर पीको निर्माण। फोर पी भनेको पोलिसी, प्लान, प्रोग्राम र प्रोजेक्ट, आयोजना के गर्ने? निर्माण। पोलिसी, पोलिसी अनुसारको प्लान, प्लान अनुसारको प्रोग्राम, प्रोग्राम अनुसारको के? प्रोजेक्ट। तो के गर्ने? निर्माण गर्ने। अर्को डेभलपमेन्ट प्रायोरिटी, डेभलपमेन्ट प्रायोरिटी भनेको विकासको प्राथमिकता निर्धारण गर्ने। डेभलपमेन्ट प्रायोरिटी अर्थात् विकासको प्राथमिकता निर्धारण गर्ने। हो तेस्रो एनआर, एनआर भनेको नेचुरल रिसोर्स परिचालन गर्ने, कानुन र कार्यविधिको निर्माण गर्ने। नेचुरल रिसोर्सको परिचालन गर्ने, कानुन र कार्यविधिको निर्माण गर्ने। नेचुरल रिसोर्सको परिचालन गर्ने, कानुन एन्ड कार्यविधि कसले निर्माण गर्ने? सरकार। त्यस पछाडि एनपिपी, एनपिपी भनेको नेसनल प्राइड प्रोजेक्ट, प्राइड प्रोजेक्ट, नेसनल प्राइड प्रोजेक्ट, राष्ट्रिय गौरवको आयोजना, पहिचान निर्माण र सञ्चालन गर्ने। नेसनल प्राइड प्रोजेक्ट को पहिचान निर्माण र सञ्चालन गर्ने हो। त्यस पछाडि सोसियल सेक्युरिटी, सोसियल सेक्युरिटी मार्फत विपन्नको जीविकोपार्जनमा सहयोग गर्ने, विपन्नको जीविकोपार्जनमा सहयोग गर्ने त्यस पछाडि रोजगारी सिर्जना र गरिबी न्यूनीकरण का लागि रोजगारी सिर्जना र गरिबी न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने, जस्तै अहिले कुन कार्यक्रम सञ्चालन गरिरहेको छ, प्रधानमन्त्री रोजगार कार्यक्रम, उदाहरण पनि लेखिदिन्छु। अर्को विपद र प्रकोप, विपद र प्रकोप उचित व्यवस्थापन गर्ने, विपद र प्रकोपको उचित व्यवस्थापन गर्ने, अन्तर्राष्ट्रिय ऋण र अनुदान, अन्तर्राष्ट्रिय ऋण र अनुदान प्राप्ति, ऋण र अनुदानको प्राप्ति र प्राथमिकता प्राप्त क्षेत्रमा, प्राप्ति र प्राथमिकता प्राप्त क्षेत्रमा परिचालन हो। शासकीय क्षमताको विकास, शासकीय क्षमताको विकास, पिछडिएको वर्गको उत्थान र विकासको लागि, पिछडिएको वर्गको विकास र उत्थानको लागि विशेष कार्यक्रम सञ्चालन, नागरिक अधिकार र मानव अधिकार प्रचलन र संरक्षण, नागरिक अधिकार र मानव अधिकार प्रचलन र संरक्षण, सुरक्षा निकायको सबलीकरण, सुरक्षा निकायको सबलीकरण र जनतामा सुशासनको प्रत्यारोपण, हो विभेद असमानता र विकृति नियन्त्रण, विभेद विकृति र असमानता नियन्त्रण एवं सामाजिक न्याय र समताको प्रवर्धन, नियन्त्रण एवं सामाजिक न्याय र समताको प्रवर्धन। अब योभन्दा धेरै कति लिए तपाईँहरूलाई छोडिदिएको भए यसरी व्यवस्थित आउने वाला थिएन, यति कुरासम्म पुगेको पनि थिएन। मोनिटर, फेसिलिटेटर, कोअर्डिनेटर, रेगुलेटर, क्याटालिस्ट, यी कुरा त जानेकै छ त, कुनै आयो तँ त कुनै आएन कि, यहाँ त विकासका कुरा गर्नु है साथीभाइ, यहाँ के का कुरा गर्? त्यस पछाडि दोस्रो सहकारी क्षेत्रको भूमिका, त्यसको भूमिका सहकारी, त्यस पछाडि निजी क्षेत्रको पढाउनेवाला छैन, सहकारी पढाउने बित्तिकै सहकारीमै दुई चार कुरा थपिने निजी पुगो, त्यस पछाडि नागरिक क्षेत्र समाजको भूमिका, नागरिक समाजको पढाइसकेपछि गैर सरकारी संस्थाको पढाउनु परे, त्यस पछाडि दातृ निकायको भूमिका, कमसेकम पाँचवटा, एउटा राज्य सहकारी र निजी हो, सहकारी निजी एकै ठाउँदेखि केही फरक पर्दैन, त्यस पछाडि नागरिक समाज र गैर सरकारी संस्था एकै ठाउँदेखि केही फरक पर्दैन, त्यस पछाडि अन्तर्राष्ट्रिय सङ्घ संस्था वा दात्री निकाय एकै ठाउँ राखेदेखि फरक, कमसे कम पाँचवटा क्षेत्रमा सात सातवटा, सात पञ्चायत 35, पाँच लाइनको ओपेनिङ, पाँच लाइनको क्लोजिङ, पैँतिस र दस पैँतालिस, अठार मिनटमा लेखिनुपर्छ, अठार तिन चौवन्न, लाइन त पैँतालिसै छ, समयमै भ्याउँछ, लाइन पनि समयमा के गर्नु पर्यो म जाँच दिँदा लाइन पनि हिसाब गरेर हेर्छ बनाउँछु, लाइन पर जति लेख्न सक्छु त्यति मात्रै बनाउँछु, त्यसैभित्र सबै कम्प्याक्ट गर्छु। सबैभन्दा पहिले सहकारी भनेको के, केलाई सहकारी भन्छ, सहकारी भनेको के हो, केलाई सहकारी भन्छ, किन सहकारी चाहियो, सहकारीको विकासमा के योगदान छ, पाँच सात कुरा यस्तै युनिक युनिक अङ्ग्रेजी वर्डहरू आज के गर्नेछौँ, टिप्नेछौँ र जाँचमा त्यसैलाई एक एकलाई लेख्नेछौँ। सहकारी भनेको के हो, समान विचार र साझा उद्देश्य भएका दुई वा सोभन्दा बढी व्यक्तिहरू आपसी सहकार्य र लगानी मार्फत सेवा र वस्तुको उत्पादन बिक्री वितरण गर्न स्थापना भएको निकायले के हो, सहकार्य। लेखिदिनुहोस् त, साझा उद्देश्य र समान विचार भएका, साझा उद्देश्य र समान विचार भएका दुई वा सोभन्दा बढी व्यक्तिहरूको, दुई वा सोभन्दा बढी व्यक्तिहरूको आपसी सहकार्य र लगानीद्वारा, आपसी सहकार्य र लगानीद्वारा सेवा र वस्तुको उत्पादन र बिक्री वितरणका लागि स्थापना भएको निकाय सहकारी हो। सेवा र वस्तुको उत्पादन र बिक्री वितरणको लागि स्थापना भएको निकाय चाहिँ के हो, सहकारी हो। यसले कन्टिन्यू, यसले इज फोर अल, इज फोर अल एवं अल फोर इज, ESEH is for all, एवं all for each भावनाको विकास, one for all पनि भावनाको विकास मार्फत सहकार्यमूलक संस्कारको प्रवर्धन गर्दछ। सहकार्यमूलक संस्कारको के गर्दछ, प्रवर्धन गर्दछ, विकासमा यसको भूमिका अन्डरलाइन, विकासमा यसको भूमिका अन्डरलाइन। पहिलो भूमिका क्यापिटल फर्मेसन, अङ्ग्रेजीमा मात्रै लेख्छु, क्यापिटल फर्मेसन, जहाँसम्म यसको एक रूप पनि लेखिदिन्छ, अहिले जान्ने बेलामा ओन्ली क्यापिटल फर्मेसन, लेख्ने बेलामा के लेख्ने, स्वसाझा, स्वसाझामा पुँजी सङ्कलन गर्ने, नियमित बचत गर्ने, बानीको विकास गर्ने र पुँजीविहीनलाई पुँजी निर्माण गर्ने उत्प्रेरित गर्ने, पुँजीको के निर्माण। अर्को इकोनोमिक डेमोक्रेसी, हो जाँचमा एकलाई लेख्नुपर्छ, टाइमले भ्याउँछ, तिमीलाई मात्रै भ्याउँदैन यात्रालाई भ्याउँछ। स्वसाझा पुँजीको सङ्कलन, नियमित बचत प्रवर्धन मार्फत पुँजी निर्माणको लागि उचित वातावरण के गर्ने, निर्माण गर्ने, त्यो लेख्दिने, यताको अङ्ग्रेजी नलेखे पनि हुन्छ तर सम्झिनको लागि यसले चाहिँ अङ्ग्रेजी चाहिँ। इकोनोमिक डेमोक्रेसी, अब डेमोक्रेसी होइन के अरे, इकोनोमिक डेमोक्रेसी, इकोनोमिक डेमोक्रेसी भनेको के हो, आर्थिक रूपले विपन्नहरूलाई लघु कर्जा मार्फत, सहुलियत कर्जा मार्फत पुँजी प्रवाह गर्ने तर पुँजीमाथि उनीहरूको पहुँच के गर्ने, सुनिश्चित गर्ने, ठिक, आर्थिक रूपले विपन्न वर्ग र समुदायमा लघु कर्जा, सहुलियत कर्जा, बिना दित्व कर्जा, सामूहिक कर्जा मार्फत पुँजीमाथि पहुँच पुर्याउने हो कामलाई के भनियो, इकोनोमिक डेमोक्रेसी। यसले के गर्छ, आर्थिक सबलीकरण गर्छ, पुँजीविहीनलाई पनि पुँजीको सुनिश्चितता गर्छ र त्यसैको परिचालन गरेर उसको जीवन स्तर के हुन्छ, सुधार हुन्छ, ठिक। अर्को इन्टरप्रिनियरसिप, इन्टरको ई हुन्छ, अङ्ग्रेजी त भुसै जस्तो रहेछ, इन्टरप्रिनियरसिप कुनै फर्मुला घरमा गएर बनाउनु आजदेखि काम के छ कोरोनाले त छुट्टी पनि दिइसकेको छ अनि जम्मै छुट्टी छुट्टी भएपछि के पो अफिस चाहिन्छ लुगाको दिलाएको सर घरमै रेस्ट गर्दैछु भने एउटा म्यासेज बोल्यो भने पनि मोबाइलबाट सर्छ सर त्यसै कारण म्यासेज कुनै आफ्नो काम गरिरहेको कटकालीन अवस्था हो है जिन्दगी त फेरि मिलाउँ अब तिमी मलाई भन्छौ सर यसको फर्मुला छैन घरमा बनायो हुँदैन बेलुका यता रित्तो यता भित्तै होला तिमी भनेको मतलब अन्यारी नै छ के त कुन मान्छेले फर्मुला बनाउँदैन यसको एक्लै हामी शिल्प र क्षमताको विकास एवं पुँजी र प्रविधिको सहयोग के शिल्प र क्षमताको विकास एवं पुँजी र प्रविधिको सहयोग मार्फत उद्यम व्यापार व्यवसायको के गर्ने विस्तार गर्ने हो र स्वरोजगारको के गर्ने प्रवर्धन गर्ने गाउँ गाउँमा ब्युटिसियन ट्रेनिङ दिया छ सिलाइ कटाइको ट्रेनिङ दिया छ हिजोसम्म बरालियो र हिँड्ने तरुणीहरू अनि बाटो ब्युटी पार्लरको साउदी बनिया छ लोन दिया छ सहकारीले हो त्यो कपाल काट्ने मेसिन अनुदानमा दिया छ अहिले हेर्नुहोस् त चाट सबैसँग नियमित के छ आइहाल्छन् छ कि छैन उद्यमशीलताको विकास अर्को आत्मनिर्भरतालाई के हुन्छ इन्टर के अरे इन्डिपेन्डेन्सी कि इन्डिपेन्डेन्सी इन्डिपेन्डेन्सी इन्डिपेन्डेन्सी भनेको आयमूलक सिपमूलक रोजगारमूलक के आयमूलक सिपमूलक रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने र व्यक्तिलाई स्वरोजगारको लागि प्रवर्धन गरेर आत्मनिर्भरताको के गर्ने विकास गर्ने ठिक इन्डिपेन्डेन्सी अर्को अर्को के सिभिक इम्पावरमेन्ट सिभिक इम्पावरमेन्ट भनेको के हो नागरिक सचेतना नागरिक चेतना सिभिक इम्पावरमेन्ट नागरिक सशक्तिकरण सेवा र विकासबाट पछि परेका वर्ग र समुदाय नागरिक चेतनाको विकास गर्ने सेवा र विकासमा पहुँच बढाउने यो पनि के हो विकास हो अर्को सोसियल वेलफेयर समाज कल्याणका कार्यक्रमहरू सञ्चालन गर्ने जस्तै सामुदायिक सरसफाइ सामुदायिक खानेपानी स्वास्थ्य शिविर रक्तदान कार्यक्रम यो सोसियल वेलफेयरका लागि विभिन्न कार्यक्रमहरू के गर्ने सञ्चालन गर्ने त्यस पछाडि सर्भिस ट्रेड सर्भिस ट्रेड भने सेवा व्यापार कृषि सहकारी दुध सहकारी सहकारी अस्पताल हो विभिन्न सहकारीहरूले विभिन्न प्रकारको सेवा र वस्तुको उत्पादन र बिक्री वितरण गर्ने यसबाट रोजगारी पनि सिर्जना हुने राजस्व पनि बढ्ने गरिबी पनि न्यूनीकरण हुने सेवा र वस्तुको सहज उपलब्धता पनि हुने हेर्नुहोस् त विकासमा भूमिकै भूमिका छ कि छैन अर्को इम्प्लोइमेन्ट जेनेरेसन एन्ड पोभर्टी रिडक्सन इम्प्लोइमेन्ट जेनेरेसन एन्ड पोभर्टी रिडक्सन गाउँ गाउँमा सहकारी घर घरमा रोजगारी नारा छ कि छैन छ कि छैन तिनै कुरालाई व्याख्या गरिदिए केही गर्न जाँदैन आजदेखि पाँच सातवटा कुरा हिजोसम्म छोडिदिएको भए कुनै कुरा जान्नेवाला किनभने किताबमा यसरी लेखेकै देखिँदै कम लेख्या छ र त्यो किताबहरूमा तर चाहिने चिज चाहिँ कुन चिज चाहिने त्यस पछाडि लास्टमा गुड्स एन्ड सर्भिस गुड एन्ड सर्भिस प्रोडक्सन अर्को लोकल रिसोर्स एन्ड पोसिबिलिटीको अप्टिमम युटिलाइजेसन लोकल रिसोर्स एन्ड पोसिबिलिटीको अप्टिमम युटिलाइजेसन लास्ट वान कोअपरेटिभ कल्चरको विकास युटिलाइजेसन. लास्ट वान कोअपरेटिभ कल्चर. कोअपरेटिभ कल्चर एन्ड इराडिकेसन अफ डिस्क्रिमिनेसन. कोअपरेटिभ के कल्चर एन्ड इराडिकेसन अफ डिस्क्रिमिनेसन. सहकार्यमूलक सहयोगात्मक संस्कारको विकास गर्ने र समाजभरणको सबै प्रकारको विभेदको के गर्ने अन्त्य गर्ने. सहकारीमा मन मिल्ने हुन्छ, जात मिल्ने हुँदैन. कुनै एउटा मेम्बर बिरामी भयो भने सबै मेम्बर फलफुल लिएर जान्छ. एउटा सहकारीमा 100 रुपियाँ 100 जना सदस्य छ भने कुनै एउटा बिमारी भयो भने 500 रुपियाँ मात्रै सहयोग दिने निर्णय भयो भने 50,000 एट ए टाइम के हुन्छ कलेक्सन. त्यसमा जात हेरिने विभेद हुँदैन, सबैजना एकै ठाउँमा पिकनिक खान्छ. सामाजिक विभेदको पनि के हुन्छ हो दिल्लगी गदी त्यो पढि खाँछ. मन मिल्यो दलितैसँग त अब किन चाहियो र आफ्नो मान्छे हो कि सहकारीले त्यस्तो मनलाई भावनात्मक इमोसनल एट्याचमेन्ट गराउँछ. गुड रिलेसन सिप एमङ सोसाइटी मेम्बर. सोसाइटीको मेम्बरहरूमा राम्रा छन् मानवीय सम्बन्धको विकास. त्यस पछाडि तेस्रो थोक्ला नागरिक समाज. नागरिक समाज निजी क्षेत्रको भूमिकामा यही कुरामा दुई तिन कुरा थपिदिन्छ. के थपिदिन्छ? क्यापिटल खोलो. क्यापिटल खोलेको पुँजी प्रवाह. टिटी. टिटी भनेको टेक्नोलोजी ट्रान्सफर. त्यस पछाडि आइटी इन्टरनेसनल ट्रेड. आइटी टिटी आइटी हो. यही कुराहरू यहाँ के गरिदिन्छौँ? जोडिदिन्छ. अरू बाँकी यही रहन दिन्छ. रिभेन्यू जोडिदिन्छौँ. कुरा बुझ्नुभयो? तर कुरा चाहिँ के हो? यही हो. एक दुईवटा कुरा पुँजी र प्रविधि, लगानी, इन्भेस्टमेन्ट, रोजगारी, टेक्नोलोजी ट्रान्सफर हो, राजस्वमा अभिवृद्धि, अन्तर्राष्ट्रिय व्यापारमा पहुँच, बजारको विस्तार, सेवा र वस्तुको सहज उपलब्धता र विपद र प्रकोपको बेला सरकारसँग साझेदारी. पार्टनरसिप विथ गभर्मेन्ट. ठिक. यस्ता कुरा गर्छ. अब नागरिक समाज भनेको के हो? श्रीमानहरूले के बुझ्नु भएको छ? केलाई चाहिँ नागरिक समाज भन्छ? राम्रै टपिक बाँकी थियो त. म त कुनै बिर्से होला भनेको त कुनै बिर्स्या छैन. जम्मै एक एक गरेर राखेका छ. कमान्डको न हो नागरिक कुनै बिर्सिने होला छैन. केलाई नागरिक समाज भन्छ? कसलाई आउँछ? फर्मुलावालालाई आउँछ कि नागरिक समाज भनेको राज्य पुग्न नसकेको ठाउँमा गएर नागरिकहरूलाई होइन राज्य कहाँ पुग्दैन भाइ? भौगोलिक सीमामा भित्र राज्य झन् पनि पुग्छ. सरकार पुग्न नसके सरकार पनि पुगेको हुन्छ. त्यस्तो कुरा अलिकति असुहाउँदिलो भयो. सरकार कहाँ पुगेको? अब त्यसलाई अझै कसैलाई केही भन्न मन लागेको छ? महिलाहरू ओके कति राम्रो. आजदेखि तपाईँहरूले नागरिक समाजको परिचयलाई 3 प्याराग्राफमा कति प्याराग्राफमा? 3 प्याराग्राफमा. सबभन्दा पहिलो प्याराग्राफमा नागरिक समाज भनेको के हो? नागरिक समाज भनेको 3 थोप्ला. नागरिक समाज भनेको के हो? तिनै थोप्ला कहाँ हो? पहिलो प्याराग्राफमा. त्यस पछाडि दोस्रो थोप्लामा एउटा फिगर हो. तेस्रो थोप्लामा यसले हो र यसका मुनि 5 के हो? थोप्ला. त्यो 5 थोप्लाले यसको भूमिका हो. सिद्धियो त केही छ र यस्तो टपिक कति निधाएको है तिमीहरू. मैले नै उदाहरण दिएको छ. अत्याधिक त त्यस्तै देखिया छ अनुहार हेर्दा हो. त्यस कारण अलिकति पढ न. रित्तोतिर कपी राख, भित्तोतिर किताब राख. यता फर्कियो किताब हेर, यता देखियो त्यो हेरेको कुरा लेख्ने के गर? निद्रा के गरेर आएको होला तिमीहरूलाई? अब यहाँ हेर्नु त, यो एक प्रकारको समूह हो. त्यो एक प्रकारको के हो समूह हो, त्यो बोक्नुपर्छ गर्नु। यो एक प्रकारको समूह हो, यो एक प्रकारको समूह हो, यो एक प्रकारको समूह हो। दोस्रो थोक्ला, जुन गैर सरकारी कम गैर राजनीतिक तर गैर नाफामुखी हुन्छ, जुन गैर सरकार गैर राजनीतिक तर गैर के हुन्छ ठिक। तेस्रो थोप्ला, यसमा स्वतन्त्र अस्तित्व भएका व्यक्तिहरू, यसमा स्वतन्त्र अस्तित्व भएका व्यक्तिहरू स्वतः स्फूर्त रूपमा नागरिकहरू हक अधिकार को बहस पैरवी को लागि संगठित भएको हुन्छ, बहस पैरवीको लागि के भएको हुन्छ संगठित भएको हुन्छ। जसमा यो तिनै कुरा थोप्ला एउटै प्याराग्राफमा बनाइदिएपछि परिचय बनाउ कि परे। यो एक प्रकारको के हो समूह, जुन गैर सरकारी गैर राजनैतिक र गैर नाफाको मुख्य हुन्छ, यसमा स्वतन्त्र अस्तित्व भएका व्यक्तिहरू स्वतः स्फूर्त रूपमा नागरिकहरूको हक अधिकारको बहस पैरवी र संरक्षणको लागि के भएको हुन्छ संगठित। कुनै राजनैतिक दलमा आबद्ध नभएको त्यो व्यक्ति खोजिहाल्ला, त्यसलाई भन्छ नागरिक सभा। जो नागरिकको हक हितको लागि मात्रै राजनैतिक दललाई पनि के गर्ने उत्तरदायी बनाउने, सार्वजनिक निकायलाई पनि के गर्ने उत्तरदायी बनाउने, र नागरिक स्वयंलाई के गर्ने कर्तव्यनिष्ठ बनाउने, त्यस्तो समूहलाई के भनिन्छ नागरिक सभा। तर हाम्रो देशमा पार्टीवाद, नाफावाद, कृपावाद, नातावाद, झोलावाद भएको कारणले यो के भयो गर्न भयो। नागरिक समाज ऐन चाहिन्छ कि चाहिने, ऐनै छैन। कार्यविधि चाहिन्छ कि चाहिने, कार्यविधि यही छैन। जे मन लाग्यो त्यही नागरिक समाज हो, बडा अचम्म लाग्छ। कर्मचारीलाई काम उसो दौ भने नागरिक समाज बोल्नेवाला छैन, कर्मचारीले घुस खाएको दिन नागरिक समाज पुरै बोल्छ कि ए बाबा दुईतिरै बोल्नु निष्पक्ष भयो। कर्मचारी भ्रष्टाचार गर्यो भने कानुनद्वारा काम गर्छ, तर उसको मानव अधिकारको हनन त नगर, कालो मुस्लो त नगर। किनकि मलाई दलो भने म चिनिन्छु, मुस्लो दलियो भने सो रुपियाँ परिवर्तन हुन्छ कि हुँदैन हो। अर्को प्याराग्राफ, क्लासमा म आएपछि अलिकति ऊर्जा थपिन्छ हो, अल्छी त लाग्दैन नि। म तपाईँहरूलाई रातै भरि पढायो भने नि ल निन्द्रा आएछ भने म पढाउनै छ, कोहीलाई निन्द्रा आएछ र कसैको इनर्जी घटेछ कन्टिन्यू एक घन्टा एउटा पिस, एक घन्टा एउटा पिस, त्यसले ब्याट्री पुरै के भइरहन्छ। अब अर्को प्याराग्राफमा लेख्छौँ, नागरिक समाज नागरिक शक्तिको प्रमुख स्रोत हो, नागरिक समाज नागरिक शक्तिको प्रमुख स्रोत हो। यो लाइनलाई अन्डरलाइन गर्छौँ र जाँच गर्छौँ, नागरिक समाज नागरिक शक्तिको प्रमुख के हो स्रोत हो। यसले अब चित्रतिर हेर्छौँ अनि एकछिन पछि देख्छौँ, हेरौँ त सबभन्दा माथि को हुन्छ नागरिक समाज, नागरिक समाजका मुनि को हुन्छ सरकार, सरकार सँगसँगै कसको लागि सरकार हुन्छ, सरकारले कानुनको के गर्छ कार्यान्वयन गर्छ, जनताले कानुनको के गर्छ पालना गर्छ, सरकारले सेवाको के गर्छ प्रवाह गर्छ, जनताले सेवाको के गर्छ उपभोग गर्छ। नागरिक समाजको भूमिका के हुन्छ, कानुन कार्यान्वयन गर्ने बेला, सेवा प्रवाह गर्ने बेलामा सरकारलाई गएर खबर पाइन्छ, खबरदार जनताको अधिकार उल्लङ्घन हुने गरी कुनै कानुन बनाउन र कार्यान्वयन गर्न पाउँदैन, र जनताप्रति उत्तरदायी भएर सेवा के गर्नुपर्छ प्रवाह गर्नुपर्छ। यता भनौँ, त्यस पछाडि यतातिर नि आउँछ जनतालाई। हामी बसेको राज्य कानुनी राज्य हो, कानुनको पालना सबै नागरिकको के हो, कर्तव्य हो। त्यस कारण कानुनको पालना हामी भएको हुनुपर्छ। सेवा त्यो व्यक्तिले उपभोग गर्ने अधिकार स्थापित गर्छ जसले सेवाको शुल्क र के छ, कर के छ। यसको मतलब के हो, यसले कानुन कार्यान्वयन र सेवा प्रवाहमा सरकारलाई जनउत्तरदायी हुन र कानुनको पालना र सेवाको उपभोगमा नागरिकलाई जिम्मेवार र कर्तव्यनिष्ठ हुन के गराउँछ, सचेत गराउँछ। एकै सासमा लेख्ने हो सेन्टेन्स, लेखिदिनुहोस् त। यसले कानुन कार्यान्वयन, यसले कानुन कार्यान्वयन र सेवा प्रवाह, कानुन कार्यान्वयन र सेवा प्रवाहमा सरकारलाई जनउत्तरदायी हुन, सरकारलाई जनउत्तरदायी हुन एवं कानुनको पालन र सेवाको उपभोग जनतालाई कर्तव्यनिष्ठ र जिम्मेवार हुन, जनतालाई कर्तव्यनिष्ठ र जिम्मेवार हुन सचेत गराउँछ, सचेत गराउँछ। जान्छ यो सेन्टेन्स जाँचमा, तपाईँहरू एक एक सेन्टेन्सलाई जाँचमा जाने गरी तयारी गर्नुहोस् कि। अब त्यो बहुत प्युरिफाई गरेर बनेको सेन्टेन्सहरू हो, त्यतिकै बनेको छैन। म प्रत्येक सेन्टेन्सलाई बहन गरेछु र एउटा क्रिम चिज निकालेर त्यसलाई दिमागमा के गरेको छु, फिक्स गरेको छु पुरै। त्यति भएको मैले केही जाने छैन, किन त्यतिले अधिकृत बन्छ, त्यति जानेपछि पुगे कि पुगेन। तर तपाईँहरूलाई त जम्मै चिज चाहियो, अङ्ग्रेजीमा भन्छ नि एउटा अलिअलि सबै चिजको तर विज्ञता कुनै चिजको चाहिँ के अरे, मास्टर अफ पल ज्याकब हो, त्यही होइन, ज्याकब अल मास्टर अफ अलिअलि सबै कुराको तर विज्ञ कुनैको, तपाईँहरूको भएको पनि त्यही हो। नले पुरै छरपष्ट भइसकेको छ, हुनुपर्ने के स्पष्ट रहेको के छ, एकदम छरपष्ट। अनि को प्याराग्राफ मेरो हेर्नुहोस् त, यो प्याराग्राफमा तिन, यो प्याराग्राफमा दुई, यो प्याराग्राफमा अब यसले अनि थोप्ला कति, त्यही कुरा त्यसको भूमिका बनाइदिने सक्यो। अब हो यसले लेख्छौँ, हो यसले लेखेर थोप्ला एक, नागरिक सशक्तिकरण गर्ने, नागरिक सशक्तिकरण गर्ने कम, नागरिक अधिकारको प्रचलन र संरक्षण, नागरिक अधिकार र मानव अधिकार प्रचलन र संरक्षणको लागि बहस र पैरवी गर्ने, तेस्रो पिछडिएको वर्ग र समुदायको उत्थान र विकासको लागि, पिछडिएको वर्ग र समुदायको विकास र उत्थानको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, सार्वजनिक विकास निर्माणमा, सार्वजनिक विकास निर्माणमा नागरिकलाई त्याग योगदान गर्न, नागरिकलाई त्याग योगदान गर्न एवं सक्रिय रूपमा सहभागी हुन उत्प्रेरित गर्ने, सक्रिय रूपमा सहभागी हुन उत्प्रेरित गर्ने, भ्रष्टाचारको अनुसन्धान, भ्रष्टाचारको अनुसन्धान गर्ने, भ्रष्टाचारको के गर्ने, अनुसन्धान गर्ने, खोजी गर्ने, उत्खनन गर्ने, त्यो शब्द सबैभन्दा राम्रो शब्द, भ्रष्टाचारको के गर्ने, उत्खनन गर्ने र भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्ने, भ्रष्टाचारको के गर्ने, उत्खनन गर्ने र भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्ने कानुनी कारवाहीको लागि, कानुनी कारवाहीको लागि दबाब सिर्जना गर्ने, आवाज उठाउने, दबाब सिर्जना गर्ने, आवाज उठाउने, यी यस्ता शब्दहरू पाँच थोप्ला पुगौँ। अनि यसमा पाँच थप्न अब कति टाइम लाग्छ? अब तपाईँहरूले अघि जुन सार्वजनिक क्षेत्रको भूमिका भन्नुभएको थियो नि, मध्यस्थकर्ता, जनता र सार्वजनिक निकायभित्र मध्यस्थकर्ता, अब पाँचवटा वर्ड लेखिदिनुहोस् त, मेडिएटर हो, मेडिएटर, फेसिलिटेटर, कोअर्डिनेटर, इभ्यालुएटर हो, इन्सपेक्टर, सबै भूमिका निर्वाह गर्छ जनताको तर्फबाट, सरकार र नागरिक बिचमा मध्यस्थता गर्ने हो, सरकारको काम कारवाहीको नागरिकको तर्फबाट अनुगमन र के गर्ने, मूल्याङ्कन गर्ने, विकास निर्माणमा देखिएको अवरोध हटाउन सहजीकरण र के गर्ने, समन्वय गर्ने, कोअर्डिनेसन एन्ड फेसिलिटेसन हो, के मेडिएटर, कोअर्डिनेसन एन्ड फेसिलिटेसन, मोनिटरिङ एन्ड इभ्यालुएसन, इन्सपेक्सन, सार्वजनिक विकास निर्माणको नागरिकको तर्फबाट सूक्ष्म के गर्ने, निगरानी गर्ने र साधन स्रोतको हिनाबिना हुन नदिने र त्यसको सदुपयोगप्रति पदाधिकारीलाई के बनाउने, जिम्मेवार बनाउने। यसर्थ यी प्रमुख भूमिकाको कारणले विकासमा नागरिक सहभागिता बढ्छ, साधन स्रोतको सदुपयोग बढ्छ, करप्सनको कन्ट्रोल हुन्छ, सदाचार र नैतिक पद्धतिको प्रवर्धन हुन्छ र यसरीको जगमा समृद्ध नेपाल र सुखी नेपाली निर्माणको महाअभियान सफल हुन्छ। यसर्थ नागरिक समाजको भूमिका के हुन्छ, दनादन केही अप्ठ्यारो छैन। अहिलेसम्म सहकारी क्षेत्र, निजी क्षेत्र, नागरिक समाज, गैर सरकारी क्षेत्र, त्यस पछाडि अब दात्री निकाय, के अरे दात्री निकाय, दात्री निकाय दाताको भूमिका के छ, दात्री निकायको भूमिका पाँचवटा भूमिका लेखिदिन्छौँ, पुँजी र प्रविधिको ग्याप पुरा गर्ने, पुँजी र प्रविधिको ग्याप के गर्ने, पुरा गर्ने, सामाजिक पूर्वाधारको विकासमा लगानी गर्ने, सामाजिक पूर्वाधारको विकासमा लगानी गर्ने, जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, यो जम्मै दात्री निकायबाट भएको के हो, कार्यक्रम हो, सामाजिक पूर्वाधार, शासकीय सुधारमा सहयोग गर्ने, शासकीय सुधारमा के गर्ने, सहयोग गर्ने, केले विज्ञताले प्राविधिक सहयोग गरेर, के सहयोग गरेर, प्राविधिक सहयोग गरेर, अर्को अर्को दात्री निकायहरूले के गर्छ, विपद र प्रकोपको व्यवस्थापनमा सरकारसँग साझेदारी गर्ने, विपद र प्रकोपको व्यवस्थापनमा सरकारसँग साझेदारी गर्ने, विकासको अवसरबाट पछि परे वर्ग र समुदायको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, नागरिक सशक्तिकरण मार्फत विभेद र विकृतिको नियन्त्रणमा सहयोग गर्ने, नागरिक सशक्तिकरण मार्फत विभेद र विकृतिको नियन्त्रणमा सहयोग गर्ने, विकृतिको नियन्त्रणमा सहयोग गर्ने, नीति निर्माणमा सरकारलाई उपयुक्त सुझाव दिने, सरकारलाई उपयुक्त के दिने, सुझाव दिने विश्वको असल र सफल विकास प्रयास बारे विश्वको असल र सफल विकासको प्रयास र अभ्यास बारे जानकारी गराउँ बस हेर्नुहोस् त यी कामहरू भयो भने यसले पनि विकासमा प्रत्यक्ष रूपमा के गर्छ ठिक छ घरमा गएर सबैको अलग अलग अलग अलग सकभर 11-11 थोप्लाउँ अनि थोप्लाउँ 11-11 लेखियो भने जाँच्न सात सातवटा त जाला र थोप्ला अलिकति वेटी हुनु पर्यो अलिकति चाहिने चिजसँग के हुनु पर्यो सरकारलाई यस पछाडि साझेदारी विकास चाहिन्छ क्वेसन गर्न साथी कहिले आएछ है यो साझेदारी विकास साझेदारी विकासमा एउटा चित्र बनाउँछु र तिन प्याराग्राफ लेख्छु खेला समाप्त गर्छु धेरै अब ल्याङल्याङ गर्ने राज्यको मुख्य भूमिका यो यी लगायत त्यस्तै भूमिका त्यस पछाडि निजी क्षेत्रको 5 सहकारी क्षेत्रको 5 नागरिक समाज र गैर सरकारी क्षेत्रको एकै ठाउँ राखेर 5 अन्तर्राष्ट्रिय दात्री निकायहरूको 5 25 थोप्ला कमसे कम जानु पर्छ किनभने 10 नम्बरको छ कति नम्बरको छ 10 नम्बर यसमा अरू त मागेकै केही छैन न यसको अगाडि केही भूमिका छ न यसको पछाडि केही छ खालि हिँड्ने बेलामा यी पृथक पृथक भूमिकाको सन्तुलित संयोजन सहकारी र साझा प्रयासबाट समृद्ध नेपाल र सुखी नेपाली निर्माणको महाअभियानमा सडकको के हुन्छ निर्माण हुन्छ र यसमा सबै सरकारवाला प्रतिबद्ध हुनु के छ बस भूमिका त चाहियो नि एकै ठाउँमा होलसेल तपाईँहरूलाई किताबहरूमा राज्यको यो र राज्य बाहेकको यो भनियो भने त्यो भन्दा हाम्रो एन्सर के हुन्छ पाठ पाठ सेक्रेट के अरे सेक्रेट सब्जेक्ट प्लस जन यस्तो त्यो अन्तर सम्बन्ध आउने पनि क्वेसन छ आर्थिक विकासको सम्भाव सार्वजनिक क्षेत्र निजी क्षेत्र र गैर सरकारी क्षेत्र ठिक त्यहाँ चाहिँ क्वेसन हुन्छ आर्थिक विकासमा सार्वजनिक निजी र सहकारी क्षेत्र बिचको अन्तर सम्बन्ध लेख्नुहोस् भन्यो भने टक्क एउटा त्रिभुज बनाउने एकपल्ट सार्वजनिक र निजी क्षेत्र सार्वजनिक क्षेत्रसँग नीति हुन्छ शक्ति हुन्छ हो निजी क्षेत्रसँग पुँजी र प्रविधि हुन्छ यो दुइटैको फ्युजन भयो भने बल्ल नीतिको सार्थक कार्यान्वयन हुन्छ र विकास के हुन्छ गतिशील हुन्छ ठिक त्यस पछाडि निजी र सहकारी क्षेत्रबिच निजी क्षेत्रसँग बजार हुन्छ प्रविधि हुन्छ सहकारी क्षेत्रसँग कच्चा पदार्थ हुन्छ उत्पादन हुन्छ जनशक्ति हुन्छ सहकारी क्षेत्रको कच्चा पदार्थको लागि निजी क्षेत्रले बजार दिन्छ सहकारी क्षेत्रले उत्पादन गरेको जनशक्तिलाई निजी क्षेत्रले रोजगारी दिन्छ र निजी क्षेत्रको उन्नत मल बिउ प्रविधि सहकारी क्षेत्रद्वारा के हुन्छ परिचालन हुन्छ त्यस पछाडि निजी र के अरे सहकारी र सरकारी क्षेत्र दिन्छ सहकारी क्षेत्रले रेगुलेसन बनाउँछ के अरे सरकारी क्षेत्रले सहकारी क्षेत्र उक्त रेगुलेसनको फलो गरेर आफ्नो स्थापना गर्छ कार्यक्षेत्रको विस्तार गर्छ कच्चा पदार्थको अत्याधिक के गर्छ उत्पादन गर्छ र सरकारले त्यसको बिक्री वितरण गर्ने उपयुक्त वातावरण दिन्छ त्यसरी यो तिनटैको आपसी अन्तर सम्बन्धबाट मात्रै आर्थिक विकास के छ सम्भव छ सरकार आफैमा त पुँजी प्रविधि के छ विहीन छ तर सरकारसँग तिनवटा चिज छ वैधानिक शक्ति छ नीति छ र प्राकृतिक स्रोत छ त्यो परिचालन गर्ने क्षमता हो त्यसैको लागि चाहिएको के हो साझेदारी विकास यो अहिले कुरा आइहाल्छ अहिले कुरा के हुन्छ आइहाल्छ त्यो टपिकमा अन्तर सम्बन्ध यो टपिकमा अन्तर सम्बन्ध भएर अन्तर सम्बन्धमा टक्क त्रिभुज र तिन कारण सरकारी निजी निजी सहकारी सरकारी र सहकारी टक्क तिनवटा प्याराग्राफमा एक एक प्याराग्राफ कङ्क्रिट कुरा आजै घरमा लेखेर यो मनको दुविधालाई थरछौट गरेर राख्छ के गरेर राख्छ थरछौट मनमा त बाघ छैन, तर मनमा के छ? बाघ छ। त्यस कारण वनको बाटो राति हिँडिँदैन, वनको बाघले खान्छ खाँदैन, टुङ्गो छैन, मनको बाघले खाइन्छ, हो कि होइन? त्यो मनको बाघलाई मार्ने प्रयत्न गर्छ। दुविधा आयो कि लेखिहाल्ने, गोकिहाल्ने, जसमा आयो भने ठोकिहाल्ने। अब यसमा एउटा फर्मुला के अरे फिगर बनाउँछौँ, त्यही फिगरले गन्तव्यमा पुर्याइहाल्छ, केही छँदैछैन। टपिकको नाम साझेदारी विकास, साझेदारी विकास। साझेदारी विकासको सबैभन्दा पहिले सार्वजनिक क्षेत्र, सार्वजनिक क्षेत्रसँग के हुन्छ? वैधानिक शक्ति हुन्छ। नीति हुन्छ, प्राकृतिक स्रोत हुन्छ, हो र स्थायी संयन्त्र हुन्छ। स्थायी के हुन्छ? संयन्त्र हुन्छ, जनविश्वास हुन्छ, जनता हुन्छ। कति लेख्न मन लागेको छ, हुन्छ कि हुँदैन? हो। त्यस पछाडि अब को हुन्छ? निजी क्षेत्र हुन्छ। निजी क्षेत्रसँग के हुन्छ? पुँजी र प्रविधि हुन्छ, व्यवस्थापकीय दक्षता र क्षमता हुन्छ, व्यवसायिकता हुन्छ, बजार हुन्छ, उन्नत मल, उन्नत प्रविधि, अब सामुदायिक क्षेत्र। सामुदायिक क्षेत्रसँग के हुन्छ? सामूहिक भावना हुन्छ, कलेक्टिभ पावर। सामूहिक भावना हुन्छ, कच्चा पदार्थ हुन्छ, श्रमिक हुन्छ, सहकार्यको संस्कार हुन्छ, हो। यो तिनै पक्षको यी तत्त्वहरूको उचित संयोजन, परिचालन र सहकार्यद्वारा, यी तिनै तत्त्वको, यी तिनै पक्षको यी तत्त्वहरूको उचित संयोजन, आपसी सहकार्य र साझेदारीद्वारा विकासको सञ्चालन र व्यवस्थापन गर्ने कार्य चाहिँ के हो? साझेदारी विकास। यसलाई प्याराग्राफमा लेखिरहनु पर्दैन, एउटा चित्रमै बोलिदिनुहोस्, युनिक प्रस्तुति पनि दिनुहोस्, कहिले काहीँ तस्विर आफै बोल्छ। तस्विर के हुन्छ? र यो भोग्न पनि के हो? सहज। यसलाई प्याराग्राफ बनाएको भए आधा पेज हुन्थ्यो। प्याराग्राफ बनाउनु तपाईँहरूले अहिले सक्नुहुन्छ। हेरौँ त, सार्वजनिक क्षेत्रको शक्ति, नीति, प्राकृतिक स्रोत र स्थायी संयन्त्र एवं निजी क्षेत्रको पुँजी, प्रविधि, व्यवस्थापकीय दक्षता, क्षमता, व्यावसायिकता, बजार तथा सामुदायिक क्षेत्रको सामूहिक भावना, कच्चा पदार्थ, श्रमिक र सहकार्यमूलक संस्कारको उचित संयोजन, आपसी सहकार्य र साझेदारीमा विकासको सञ्चालन र व्यवस्थापन गर्ने विकास पद्धति चाहिँ के हो? साझेदारी विकास हो। धेरै लामो भएकोले यसलाई मैले के पारिदिएको छु? टुक्रा पारिदिएको छु। अर्को यो एउटा प्याराग्राफ हो, अर्को प्याराग्राफ यो अवधारणाको विकास, यो अवधारणाको विकास सन् 2000 सन् 2000 एमडिजीद्वारा भएको एमडिजी भनेको सहशताब्दी विकास लक्ष्य मिलेनियम डेभलपमेन्ट गोल्सद्वारा भएको हो। यसको मूल उद्देश्य ग्लोबल पार्टनरसिप फर डेभलपमेन्ट, ग्लोबल पार्टनरसिप फर डेभलपमेन्ट रहेको छ। यसले सरकार, निजी क्षेत्र, सामुदायिक क्षेत्र, सहकारी क्षेत्र, अन्तर्राष्ट्रिय सङ्घ संस्था र नागरिक समाजसँगको सहकार्यमा विकासको सञ्चालन र व्यवस्थापन गर्नुपर्छ भन्ने मान्यता लिएको हुन्छ, मान्यता लिएको हुन्छ। अर्को प्याराग्राफ यसबाट सरकारको विकास नीति कार्यान्वयनको लागि स्रोत र प्रविधिको सहज व्यवस्थापन गर्नु, स्थानीय स्रोत र सम्भावनाको अधिकतम परिचालन गर्नु, विकासको लाभ र जोखिम निजी र सामुदायिक क्षेत्रमा हस्तान्तरण हुन्छ, कन्टिन्यू समुदायद्वारा विकासको सदुपयोग र संरक्षण हुन्छ, फलस्वरूप दिगो विकास सम्भव हुन्छ। अर्को टपिकमा साझेदारीको क्षेत्रहरू, साझेदारीको पात्र हो, जे सोधे पनि कुरा एउटै हो। साझेदारीका क्षेत्रहरू, साझेदारीका पात्र हो। नम्बर क, राष्ट्रिय स्तर, थोप्ला पहिलो सरकार र निजी क्षेत्र, दोस्रो थोप्ला सरकार र सहकारी क्षेत्र, तेस्रो थोप्ला सरकार र सामुदायिक क्षेत्र, चौथो थोप्ला सरकार र नागरिक समाज, पाँचौँ थोप्ला सरकार र गैर सरकारी सङ्घ संस्था, छैठौँ थोप्ला सरकार र सामुदायिक सङ्घ संस्था, सिबिओ भन्छ यसलाई, कम्युनिटी बेस्ड अर्गनाइजेसन, सातौँ थोप्ला सरकार र नागरिक बिच, यो राष्ट्रिय स्तरको भयो, अब अन्तर्राष्ट्रिय स्तर नम्बर ख यतिर सरकार अनिवार्य, यतिर सरकार के अनिवार्य, अलिकति ध्यान दिँदैछु टेक्निकल कुराहरू, यो व्यक्तिर सरकार के हुनुपर्छ अनिवार्य हुनुपर्छ। अब यसको पहिलो थोप्ला अन्तर्राष्ट्रिय सरकार र अन्तर्राष्ट्रिय सङ्घ संस्था, सरकार र विश्व स्तरीय सङ्गठन वर्ल्ड ब्याङ्क हो, युनिसेफ, यस्ता यस्ता अर्को सरकार र क्षेत्रीय सङ्गठन हो, अर्को सरकार र दात्री निकाय, सरकार र दात्री निकाय, ठिक छ कुरा मिलो, कुरा मिलो मिलो। यो सम्बन्धी भएको व्यवस्था अब के छ, पन्ना पल्टाउने र यो सम्बन्धी भएको के हो व्यवस्था, जम्मैको किताबमा दिएको छ, तै पनि कमान्डोको बुक पुरै काकेर घुरिएर व्यवस्था तिन्छ, संवैधानिक व्यवस्था, कानुनी व्यवस्था, कार्यक्रमगत व्यवस्था, त्यति भएपछि कुरा मिलो, त्यस कारण अरू कुनै विकासै छैन, त्यही पनि एउटा बाँकी रहन्छ के समुदायमा आधारित विकास, कम्युनिटी बेस्ड डेभलपमेन्ट। अब फेरि एउटा चिज बाँकी छ, टाउको दुख्ने विकास, द्वन्द र संवेदनशील विकास, द्वन्द शान्ति द्वन्द र प्राय इन्ट्रेस्टिङ छ, कुनै दिन फुर्सदमा गफ गरौँ ल, भोलिदेखि कोरोनाको यदि त्यो म 4 वर्ष भयो पढाउन थालेको त्यो टपिक, बडा आनन्द लाग्छ मलाई, किताबहरू आफ्नै तालमा छ, मेरो पढाइ आफ्नै तालमा छ, हो म चाहिँ ट्याक्कै विद्यार्थीलाई बुझ्ने गरी पढाइदिन्छु, किताबहरू आफ्नै तालमा के गरेको छ लेखाइ भएको छ, त्यो केही पनि होइन, त्यसको औचित्य समाप्त भइसकेको छ, किनभने शान्ति मन्त्रालय विघटन भइसक्यो, जिल्ला स्तरमा शान्ति समिति के भइसक्यो विघटन भइसकेको छ, त्यही पनि कुनै दिन फुर्सदमा त्योभन्दा पहिले त्यो सम्बन्धी कानुन व्यवस्था के अरे संवैधानिक व्यवस्था थोप्ला वन संविधानको धारा 50 को उपधारा 3 कसैलाई याद छ, 3 आर्थिक उद्देश्य अन्तर्गत सुरुमै भनिया छ, सार्वजनिक क्षेत्र निजी क्षेत्र र सहकारी क्षेत्रको विकास र सहभागिता मार्फत साधन स्रोतको न्यायोचित वितरण गर्दै, हो के गर्दै न्यायोचित वितरण गर्दै भनिएको छ कि चाहिँ एउटा त्यहाँ उपधारा 3 त्यति लेखेपछि श्रीमानहरूले एकलाई त्यहाँबाट के गर्नुहुन्छ चोर्नुहुन्छ, दोस्रो संविधानमै के छ उदारवाद आर्थिक नीतिको अवलम्बन छ कि छैन लेखिदिनुहोस्, दोस्रो थोप्ला संविधानमै उदारवाद आर्थिक नीतिको अवलम्बन, तेस्रो के छ सहकारितामूलक शासनको, सहकारितामूलक, सहकारितामूलक शासनको अवलम्बन, 3 तहको बिचमा आपसी के छ सहकारी छ, संविधानमा खोज्ने हो भने छ कि छैन छ, खोज्नु चाहिँ पर्यो नि, त्यस पछाडि कानुनी व्यवस्था, पब्लिक प्राइभेट त धारा 50 3 लेभल, पब्लिक प्राइभेट एन्ड कोअपरेटिभ तिनै क्षेत्रको डेभलपमेन्ट गर र तिनै क्षेत्रलाई के गर सहभागिता, एउटा उदारवाद नीतिले के भयो अन्तर्राष्ट्रिय लगानीकर्तालाई क्षेत्रीय लगानीकर्तालाई हाम्रो देशमा लगानी र सहकार्यको के गरौँ वातावरण गरौँ, त्यस पछाडि सरकार 3 भएपछि हाम्रो देशको संविधानले नै के भनौँ कोअपरेटिभ फेडरल गभर्नेन्स सिस्टम, संघ प्रदेश र स्थानीय तह बिच आपसी के हुनुपर्छ समन्वय सह अस्तित्व र सहकारिताको सिद्धान्तमा शासन के हुनुपर्छ, सञ्चालन हुनुपर्छ। संविधानको धारा 232 भनेको छ कि चाहिँ धारा पनि मैले भनिदिनु पर्यो हो च्याप्पे। त्यस पछाडि कानुनी व्यवस्था, कानुनी व्यवस्था के छ, लगानी नीति छ, लगानी नीति, लगानी ऐन, अर्को कुन ऐन छ, सार्वजनिक निजी साझेदारी ऐन 2075 नीतिहरू कानुनहरू मैले भन्ने हो। श्रीमानले खोजेर त्यहाँ टक टक फुट गरे जम्मै चिज यहाँ यो पुस्तक हो, यो के हो पुस्तक हो ठिक। त्यस पछाडि स्थानीय सरकार सञ्चालनमा यसमा के छ, सहभागितामूलक विकास योजना निर्माण गरेर भनेको छ कि छैन, गाउँमा जाने, टोलमा जाने, बस्तीमा जाने हो अब सार्वजनिक निजी साझेदारीका स्वरूपहरू, सार्वजनिक निजी साझेदारीको स्वरूपहरू अब ढाँचाहरू, सार्वजनिक निजी साझेदारीको स्वरूप वा ढाँचा, कार्यक्रम कार्यक्रम होइन, यही ढाँचा चाहिँ हो कि यसैलाई कार्यक्रम बनाउने, यसलाई के बनाउने कार्यक्रम बस। अब यो जम्मा जम्मी 8-9 छ जुन सबैको किताबमा छ, मैले भनिरहनु परेन, तै पनि नभनेर जान मन चाहिँ लागेन, नभनेर जान मन चाहिँ लागेन। सबभन्दा पहिले सेवा करार, के अरे सेवा करार, त्यो आउँछ नि सेवा करार, अर्को व्यवस्थापन करार, व्यवस्थापन करार, अर्को संयुक्त लगानी जे भी भन्छ, ज्वाइन्ट भेन्चर हो, कन्ट्र्याक्ट म्यानेजमेन्ट कन्ट्र्याक्ट, ज्वाइन्ट भेन्चर तिनवटा हो। त्यस पछाडि 6 यता छ, 6 बडा इन्ट्रेस्टिङ चिज छ। सबभन्दा पहिले बिएनटी, बिल्ड एन्ड ट्रान्सफर, बिटी, बिटीमा सम्पूर्ण लगानी सरकार, सम्पूर्ण लगानी कसको, सरकार, निर्माण गर्ने प्रविधि श्रमिक मात्रै कसको, निजी क्षेत्र, उसले बनाइदिने त्यसलाई हस्तान्तरण गरिदिने, जस्तै स्कुल, कलेज, हेल्थ पोस्ट, अस्पताल, बिल्डिङ बनाइदिने के गरिदिने हस्तान्तरण गर्ने। त्यस पछाडि बिओट, बिल्ड अपरेट एन्ड ट्रान्सफर, नो यसमा सरकार र निजी दुवै क्षेत्रको के हुन्छ लगानी हुन्छ, सरकारको लगानी धेरै हुन्छ, निजी क्षेत्रको लगानी के हुन्छ कम हुन्छ। निजी क्षेत्रले बनाउने, केही समय सञ्चालन गर्ने, आफ्नो लगानी असुल भएपछ सरकारको पूर्ण स्वामित्वमा के गरिदिने, बिटीमा त बनाउने हस्तान्तरण, बिटीमा पूर्ण लगानी कसको सरकार, यसमा सरकारको धेरै र निजी क्षेत्रको थोरै। अर्को छ बिओओटी, बिओओटी भनेको बिल्ड अन अपरेट एन्ड ट्रान्सफर, यसमा पूर्ण लगानी निजी क्षेत्रको, सरकार सहजकर्ताको रूपमा मात्रै, यसमा सरकारको पनि र निजी क्षेत्रको पनि लगानी, यसमा पूर्ण लगानी सरकार, यसमा पूर्ण लगानी निजी क्षेत्र, बनाउने, स्वामित्व लिने, सञ्चालन गर्ने तबसम्म जबसम्म आफ्नो पुँजी असुल हुँदैन। त्यस पछाडि बल्ल सरकारलाई सामुदायिक क्षेत्रलाई के गरिदिने हस्तान्तरण गरिदिने। त्यस पछाडि नम्बर अर्को के अरे बिटिओ, बिल ट्रान्सफर एन्ड अपरेट, यो के हो, यो सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा हुन्छ हो, सरकारले निजी क्षेत्रबाट लोन लिएको हुन्छ, निजी क्षेत्रले नै बनाइदिन्छ, सरकारलाई हस्तान्तरण गरिदिन्छ, सरकारले प्रत्येक वर्ष सञ्चालन गरेर उक्त निजी क्षेत्रको लोन के गरेको हुन्छ तिरेको हुन्छ। टिडिएफ फन्ड भन्छ यसलाई, टाउन डेभलपमेन्ट फन्डमा एउटा फन्ड बिल्डिङ बनाउन नगरपालिकालाई के दिन्छ, 60% अनुदान दिन्छ, 40% के दिन्छ लोन दिन्छ। बिटिओ बिल्ड गर्ने, ट्रान्सफर गर्ने, अपरेट गर्ने र त्यसमा निजी क्षेत्रको लागेको पैसा सार्वजनिक क्षेत्रले के गर्दै जाने, बेहोर्दै जाने। त्यस पछाडि अर्को के छ, सरकारलाई यसमा लगानी दुइटैको हुन्छ, निजी क्षेत्रको पनि हुन्छ, सरकारी क्षेत्रको पनि हुन्छ। सरकारी क्षेत्रले लगानी गरेको लोन बापत, के बापत, लोन बन्यो, सरकारी क्षेत्रलाई के गरिदिने, हस्तान्तरण गरिदिने, तर सम्झौता गरे कि प्रत्येक वर्ष लोनको यति प्रतिशत तिमीले मलाई के गर्नु पर्यो, तिर्नु पर्यो। यसलाई बिटिओ। त्यस पछाडि भन्छ डेभलपमेन्ट बिल्ड एन्ड टी, डेभलपमेन्ट बिल्ड एन्ड ट्रान्सफर। यो भनेको के हो, सरकारको कुनै संरचना थियो तर जीर्ण अवस्थामा थियो, ठिक। कहिलेकाहीँ सरकारले पुँजी दिने, निजी क्षेत्रले प्रविधिको सहयोग गरेर त्यसलाई पुनः सञ्चालनको अवस्थामा ल्याएर सरकारी क्षेत्रलाई के गरिदिने, हस्तान्तरण गरिदिने। हो, यो पुरानो संरचनाहरू जुन चालु अवस्थामा थिएन त्यसमा निजी र सरकारी क्षेत्रको संयुक्त प्रयासद्वारा पुनः के गर्ने, निर्माण गर्ने र सरकारी क्षेत्रलाई के गरिदिने, हस्तान्तरण। यसमा निजी क्षेत्रले गर्ने सहयोग अनुदान स्वरूप हुन्छ, के स्वरूप हुन्छ, अनुदान। यसमा के हुन्छ, ऋण, यसमा पुरै उसको आफ्नै, यसमा संयोग, यसमा सरकारको मान। त्यस पछाडि लिज, लिज भनेको के हो, भाडामा, एलइएसई। सरकारका खाली जमिनहरू, सरकारका खाली संरचनाहरू निजी क्षेत्रले भाडामा लिने, त्यस पछाडि बिल्ड गर्ने, त्यस पछाडि अपरेट गर्ने, र जबसम्म उसको आफ्नो लगानी उठ्दैन तबसम्म त्यो लिजमा के गर्ने, सञ्चालन गरिरहने, र आफ्नो उठेपछि त्यो लिजमा बनेको संरचना सहित सार्वजनिक क्षेत्रलाई के गरिदिने, ट्रान्सफर गर्ने। हो, लिज, लिजमा के गर्छ, बिओटी, पहिले भाडामा लियो, निजी क्षेत्रले आफ्नै लगानीमा निर्माण गरौँ, सञ्चालन गरौँ, उसको लगानी असुल भएपछि सार्वजनिक क्षेत्रलाई संरचना सहित के गरिदियो, हस्तान्तरण। यसरी स्वरूपहरू कतिवटा, नौवटा कि दसवटा भयो, नौ। कनमा कुनमा डिबिटी, यो यो यसमा सामाजिक उत्तरदायी, कुन उत्तरदायी, सामाजिक उत्तरदायी, सिएसआर, कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी। तपाईँसँग डोजर छ, मेरो कम्पाउन्डमा पुरै पानी जमिया छ, हामी स्कुलै सञ्चालन गर्न सकेका छैन, पाँच दिन मलाई डोजरको सहयोग गरिदिनुहोस्, निजी क्षेत्रले लानुहोस् या कति नै जान्छ भनेर सहयोग गरिदियो, पुरै माटो पुरिदियो उसकै डोजर र टिप्परले, भोलिपल्टदेखि स्कुल के भयो, सञ्चालन। त्यस्तो खालको सहयोग, यो ग्रान्ट भन्छ यसलाई, के अनुमान। किन निजी क्षेत्रमा पनि सोसियल, कर्पोरेट सोसियल के हुन्छ, रेस्पोन्सिबिलिटी हुन्छ। त्यसले पनि आधारभूत सेवाका संरचनाहरूमा आफ्नो लगानी सामाजिक लाभको लागि पनि के गर्नुपर्छ, गर्नुपर्छ। उदारता देखाएको, के देखाएको, उदारता। यसरी हामी पढ्छौँ र ठिक छ, केही गडबडाइदिन्छ। अब हेर, म कहाँ थिएँ, मै बिर्सेँ त, अब मलाई कहाँ थाहा भयो। यसमा सरकार पुरै हुन्छ, यसमा सरकार र निजी क्षेत्र हुन्छ, यसमा निजी क्षेत्र पुरै हुन्छ, यसमा बिटिओ, यसमा निजी क्षेत्रले सार्वजनिक क्षेत्रलाई के दिन्छ, लोन दिन्छ, निर्माण गर्छ, तर सञ्चालन सार्वजनिक क्षेत्र आफैले गर्छ, र त्यसको लोन बिस्तारै बिस्तारै के गर्छ, भुक्तानी गर्छ। बिटिओ किताबहरूमा पनि लेखिएको छ, कन्फ्युज नहुने, एक एक लाइनमा बुझ्नु पर्छ, केमा बुझ्नु पर्यो, योभन्दा अब सजिलो उपाय छैन, क्लियर पार्नु, योभन्दा अब सजिलो उपाय। अब श्रीमानहरूले बाँकी किताबको सहारा लिन्छौँ र भोलिको निर्णय पर्खिन्छ। कसको कुनैमा आइले नगरौँ, 7 बजे घर 7:30 बजे पुगेन भने पुरै परिवारमा कोरोनाको डर हुन्छ। कुनै पाइले अल द बेस्ट फर 7 इज लक्की टाइम फर। Thank you.